Bismillahirrahmanirrahim. Hamdan li fatir li kulli salatin ala khatimur rusul. Allahumma salli ala sayyidina Muhammad wa ala ali Muhammad wa barik wa sallam alayh. Allahu shafi, Allahu kafi. Nazreen Igrami program Hikmat aur Sehat mein aapka mezban Hakim Sayyid Abdul Basit hazir khidmat hai. Go ke tamam mazameen hum bimariyon ke mutalliq lete hain, لیکن آج سوچا کہ بالوں کے مسائل کو ایک بار پھر اجاگر کیا جائے. اور بالوں کا مسائل ایسے ہیں خاص طور پر خواتین میں, اب تو میں نے دیکھا مردوں میں بھی اتنے زیادہ مسائل ہو گئے ہیں کہ عمر کے ساتھ جو بال گرتے ہیں وہ بھی 40 سال کے بعد بھی لوگ نئے بال لگواتے ہیں, وہ چاہتے ہیں کہ وہ 80 سال تک کے ان کے بال نہ رہیں, اس لیے وہ آرٹیفیشل بال لگوا لیتے ہیں, وگ لگوا لیتے ہیں. لیکن اصل حقیقت یہ ہے کہ جو رب العالمین کا نظام ہے وہ نظام یہی ہے کہ بال ایک زندگی میں آ کر گرنا شروع ہو جاتے ہیں, چاہے وہ بیچ میں سے چاند نکل آئے چاہے سائیڈوں سے ہوں, لیکن وہ ایک انسان کے اندر ایک تبدیلی عمر کے لحاظ سے وہ ہوتی ہے, تو اسے قبول کرنا چاہیے. اسی طریقے سے خواتین میں بھی بال گرنے کا کافی رجحان ہے اور اس کی وجہ کئی بھی ہیں, غذائیں اس کی وجہ ہیں, زیادہ گرم مسالہ کھانا, زیادہ چاٹ کے چیزیں کھانا, اپنی غذاؤں میں وٹامن بی خاص طور پہ جو ہے اس کو انٹیک نہیں کرنا, وٹامن ای کا انٹیک جو ہے وہ نہیں کرنا, وٹامن سی کا انٹیک نہیں کرنا. تو یہ تمام چیزیں ہیں جو کہ موجب بنتی ہیں بالوں کے گرنے کے, بالوں کے وقت سے پہلے سفید. آج ہم جو ٹاپک پہ بات کریں گے, دو ٹاپک پہ بات کریں گے کہ ایک تو ڈینڈرف پہ بات کریں گے اور دوسرا آج ہم بات کریں گے کہ بال چھڑ یا بالوں کا گرنا یا جو اسپاٹ پڑ جاتے ہیں بال جو ہے وہ کم عمر بچے بھی میں نے دیکھا کہ 15 سے 20 سال بچوں کے بھی بال گرنے شروع ہو جاتے ہیں, تو اس کی وجہ یہ ان کے فاسٹ فوڈ ہوتے ہیں, بازار کی چیزیں زیادہ کھانا, چٹنیاں کھانا, فاسٹ فوڈ کھانا, تو یہ وجوہات ہیں جس کی وجہ سے ان کے بال گرنے شروع ہو جاتے ہیں. سب سے پہلے ہم بات کرتے ہیں بال چھڑ کی. اس میں جو بڑی اہم چیز ہے کہ طب نبوی کے اندر کلونجی بڑی اہمیت رکھتی ہے. کلونجی کے بارے میں میں آپ کو بتاؤں کہ بالوں کے لیے بہترین چیز ہے, اگر آپ کلونجی روزانہ صبح کے وقت کھانا شروع کر دیں تو آپ کے بال جو ہے وہ شروع سے, یعنی کہ 12 سال کی عمر کے بچوں کو ایک چٹکی کلونجی کھلانے کی عادت کریں, ان کے بالوں کے مسائل جو ہے وہ شروع ہی نہیں ہوں گے, اور اس کو آپ ایک چٹکی کھایا کریں. اسی طریقے سے آپ کے سامنے ہم سلائیڈ بھی لگائیں گے کہ میں نے یہ بات بتائی کہ ناریل اس سلسلے میں بڑی اہمیت اختیار کر گیا ہے کہ ناریل بالوں کے مسائل کے لیے ناریل کا پانی کا استعمال جو ہے روزانہ 1 گلاس کیا جائے, گو کہ مہنگا ہے لیکن ایک ٹونک ہے, اس کا استعمال روزانہ کیا جائے. اسی طریقے سے سب سے پہلی چیز میں آپ کو کلونجی ہی کی بتاؤں گا, اور یہ بھی آپ کے سامنے اسکرین پر آئے گا کہ جس میں ہم نے یہ بتایا کہ کلونجی اور انڈے کا تیل دو چیزیں ہیں. اس میں جو بنیادی چیز ہے وہ یہ کہ خالص اگر آپ کو کلونجی کا تیل نہیں ملتا تو آپ کلونجی تھوڑی سی لے لیجئے 2 چمچے کے قریب, اور اس کا تیل اس طرح نکالنا ہے کہ اس کو زیتون کے تیل میں خوب گرم کیجئے, جلا دیجئے کلونجی کو, چھان کے تیل رکھیے, یہ کلونجی کا تیل ہو گیا. اور انڈے کا تیل نکالنے کا طریقہ یہ ہے کہ انڈے کو ابال لیا جائے اور اس کی 12 زردیاں لے کے اس کو توے پہ رکھیں, اتنا جلائیں کہ وہ بالکل جل جائے, اور اس کے بعد آپ دیکھیں گے آخر میں جلنے کے بعد جب آپ سمجھیں گے اب یہ خراب ہوگی تو اس میں تیل کے قطرے نکلیں گے, وہ محفوظ رکھیے, وہ روغن بیض مرغ یا انڈے کا تیل. تو اس میں ہمیں کرنا یہ اس نسخے میں کہ کلونجی کا تیل اور انڈے کا تیل ملا کر ان جگہوں پہ کہ جہاں پر بال جو ہے ختم ہو رہے ہیں, بال گر رہے ہیں, گنج پنا آ گیا ہے, بال چھڑ جسے کہتے ہیں کہ وہ آ گیا, بال چھڑ ہم اس جگہوں پہ بھی داڑھی کے جگہوں پہ شیو ایریا کے اندر بھی آ جاتا ہے, بال چھڑ کے لیے یہ بڑا بہترین تیل ہے. اب ہم آتے ہیں کہ ڈینڈرف, بال چھڑ سے پہلے جو ہے آپ ڈینڈرف کو بھی لے سکتے ہیں کہ ڈینڈرف جو ہے خشکی جو ہے ہمیں بہت تنگ کرتی ہے. خشکی کے لیے جو سب سے اچھا نسخہ میں نے تجویز کیا وہ ہے ایک تو گلیسرین ہے کہ صابن میں یا شیمپو میں گلیسرین اوریجنل لائیے, اس کو ملا کے اس سے آپ نہائیے, اس سے آپ کا ڈینڈرف ختم ہوگا. اور اسی طریقے سے آپ لے لیں ایک دیسی انڈا لے لیجئے اور اس کے بعد اس میں ایک چمچہ ہلدی ڈال دیجئے اور اس میں سرسوں کا تیل, یہ تینوں چیزیں جو ہیں آپ اچھی طریقے سے ملا لیں. اور چوتھی چیز اس میں دہی ہے, دہی ملا کے اس سے ڈینڈرف جو ہے وہ آپ کی کم ہوگی. اس کے بعد پھر ہم گنج کی طرف آتے ہیں, بالچر کی طرف آتے ہیں کہ اس میں جو گنج پن کا جو نسخہ ہے اس میں آپ کے سامنے بھی اس وقت آ رہا ہے کہ اس کو آپ دیکھ لیجئے کہ اسے آپ کو استعمال کرنا ہے, اس سے آپ کا گنج پن بالکل بہتر ہو جائے گا. اور ناریل کے پانی کا بھی میں بتاؤں کہ یہ گنج والوں کے لیے میں نے بتایا کہ جن کے بال اس میں وہ وٹامنز ان کو مل جاتے ہیں کہ جو ان کی ضرورت ہے ناریل کا پانی. اور اس طریقے سے آپ نے دیکھا کہ کلونجی اور انڈے کا تیل جو ہے وہ لگایا جائے. اسی طریقے سے آج جو نئے نسخے میں آپ کو دوں گا اس میں سب سے پہلی چیز جو ہے وہ یہ جو ناریل ہی کا جو چھلکا ہوتا ہے اس کا, آپ ناریل کا چھلکا لے لیجئے یا ٹارٹ جو ہوتا ہے بوری, جو آٹے کی بوری یا کوئی بھی بوری ہو ٹارٹ والی, وہ اتنا بڑا پیس لے لیجئے اور اس کو آگ میں جلا کے اس کی راگ جو ہے وہ راگ جو ہے وہ آپ کو سرسوں کے تیل میں ملا کے وہ لگانی ہے, اس سے گھنے بال آتے ہیں. جو گنج کی ایریا ہوتی ہے اس ایریا پہ اس کو لگانا ہے, ٹارٹ کو جلا کے اور سرسوں کے تیل میں اس کا محلول بنا کے لگایا. عموماً میں نے دیکھا پیدائش کے وقت بچوں کو, دو چار دن کے بچے ہوتے ہیں تو ان کو یہ لگایا جاتا ہے, اس سے ان کے اتنے گھنے بال آتے ہیں کہ تین مہینے میں وہ بال پریشان ہو جاتے ہیں کہ اتنے بال کیوں آگئے. تو وہی سرسوں کا تیل اور ٹاٹ لگایا جاتا ہے. اسی طریقے سے وہ لوگ جن کے بہت زیادہ ہو جاتا ہے گا بال چھٹ جسے ہم کہتے ہیں یا گنج پن ہو جاتا ہے, ان کے لیے ہاتھی دانت بڑا عمدہ چیز ہے. یہ بھی بڑا عمدہ نسخہ میں آپ کو دے رہا ہوں کہ ہاتھی دانت کے اتنے بڑے بڑے ٹکڑے بازار سے اوریجنل ملتے ہیں, وہ آپ خرید لیجئے اور ایک ہاتھی دانت کا اتنا سا پیس کسی پتھر میں پانی ڈال کے اس کو ایسے گھستے رہیے, گھستے رہیے تو پانی ڈال لیں گے تو گھستے سے اس کا پیسٹ جو ہے وہ ہاتھی دانت کا, وہ پیسٹ شہد میں ملا کے آپ لگائیے. جیسا بھی پرانا سے پرانا گنج ہو, عمر بتا دوں کہ 40 سال سے پہلے ہر ایک میرے کو چیلنج نہ کرے کیونکہ 40 کے بعد جو ہے وہ قدرتی طور پر بھی بال جو ہے وہ گرنے شروع ہو جاتے ہیں. تو وہ آپ ہاتھی دانت اور شہد کا میں نے بتایا کہ اس کو گھس کے اس کا پیسٹ اور اس کا شہد میں ملا کر وہ آپ لگائیے, اس سے جس طرح ان جگہوں پہ خاص طور پہ گرنے, عورتوں کے بیچ کی مانگ میں گرنا شروع ہو جاتے ہیں, سائڈوں پہ مردوں کے بال جو ہے وہ گرنے شروع ہو جاتے ہیں, اس کے لیے یہ بڑا اچھا. اور بال خورا جو ہے جو مرض ہو جاتا ہے, اس در کسی کے بال اڑے ہوئے یہیں اڑے ہوئے ادھر سے شیف کا ایریا اڑے, اس کے لیے بھی ہاتھی دانت گھس کے شہد آپ لگائیے, وہ بڑی عمدہ چیز ہے. اس کے بعد خواتین میں جو ہے بڑے مسائل ہوتے ہیں کہ ان کے بال جو ہے وہ گرنے شروع ہو جاتے ہیں, زیادہ تر ان کی ٹینشن کی وجہ, یہ بھی ایک نیا ریزن بتا دوں کہ ٹینشن ڈپریشن کی وجہ سے بھی بال گرتے ہیں, سوچ و بچار زیادہ. اور اگر کوئی مطلب اللہ معاف کرے کوئی ایسی ساس مل گئی جو کہ گھر کا ماحول خراب کرتی, تو وہ ایسی ساس والی جو بہوئیں ہوتی ہیں ان کے بھی بال گرنے شروع ہو جاتے ہیں. تو ان کے لیے چقندر بڑا عمدہ چیز ہے کہ چقندر کے پتے لے لیجئے 1 کلو کے قریب اور اس کے بعد اس کو کوٹ کے یا کسی طریقے سے اس کو کپڑے پہ چان کے اس کا جوس نکال لیجئے, اور وہ اتنا جوس ہو کہ کم از کم 1 گلاس جوس ہو, وہ 1 گلاس جوس پورے بالوں میں تر کر دیجئے, پورا سر جو ہے وہ تر ہو جائے, تو اس سے آپ کے بال گھنے بھی ہوں گے, آپ کا گنج بھی ختم ہوگا. تو یہ بڑی عمدہ چیز ہے کہ چقندر کے پتے جو ہے اس کا استعمال کرنا ہے, گو کہ اس میں بڑی مشکل ہوگی. اور اسی طریقے سے چقندر کے پتے کے ساتھ ایک اور اس کا نسخہ ہے طب یونانی کا, وہ یہ ہے کہ بیری جو ہوتی ہے, بیری کا پودا کئی جگہوں پہ لگا ہوتا ہے, تو اس بیری کے پتے لے لیے جائیں, بیری کے پتے لے لیے جائیں اور چقندر کے پتے دونوں کا جوس نکالنے, یا پھر اس کے صرف پتے ڈنٹھل اس میں لینا ہے, اس میں ڈنٹھل نہیں لینا. تو چقندر کے پتے بیری کے پتے ان دونوں کو کوٹ کے اس کا پیسٹ گنج والی جگہ پر جو ہے لیپ کر دیجئے, اوپر کو دوپٹہ وغیرہ باندھ دیجئے یا کچھ بھی کر لیجئے, تو اس سے آپ کے جو بال چھڑ یا جو گنج ہوتا ہے, عورتوں میں بڑا گنج ہوتا ہے کیونکہ چھپاتی ہیں کیونکہ وہ دوپٹہ پہنتی ہیں, مرد جو ہے وہ چونکہ دوپٹہ اتنا نہیں پہنتا یا ٹوپی اتنی نہیں پہنتا, تو عورتوں کے جو ہے وہ ظاہر نہیں ہوتے, تو اس کو بہتر یہ ہے کہ آپ बेरी के पत्ते और चुकंदर के पत्ते का पेस्ट आप लगाएंगे तो आप देखेंगे कि उससे बड़ा अच्छा असर आता है। एक तीसरी चीज़ ये कि कैस्टर ऑयल इस सिलसिले में बहुत उम्दा चीज़ है गंज के लिए, कैस्टर ऑयल आपको लेना है, इसके बाद इसमें आपको असली घी लेना है और दूसरा खोपरे का तेल, तीनों को हम वजन मिला लीजिए, खूब अच्छी तरह मिला लीजिए और इसको जो है बालों में लगाने से आपके बाल में जो गंजपन होता है वो बेहतर होता है। लेकिन एक चीज़ मैं आपको बता दूँ कि खोपरे का तेल जितना भी आप कर लें वो खालिस बड़ा मुश्किल से मिलता है, तो इसका तरीका मैंने बता दिया कि साबित खोपरा ले आइए और उसके बारीक बारीक पीस करके और उसको तवे में आप डालिए और उसको आहिस्ता आहिस्ता हिलाते रहिए तो आप देखेंगे उसका तेल निकलना, वो तेल असली नारियल का है। नारियल के तेल पे बड़ी तहकीक हुई है, नारियल का तेल पीना, नारियल का तेल सर पे लगाना इन तमाम बालों के मसाइल के लिए बहुत अच्छा है। कल हम सफ़ेद बाल और बाल घने करने, बाल लंबे करने के बेहतरीन नुस्खे कल के प्रोग्राम में इंशाल्लाह आपको देंगे। यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़े, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। प्रोग्राम हिकमत और सेहत में आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। हम इस सेगमेंट में आपकी कॉल्स लेते हैं, लेकिन पहले आपसे मुद्दबाना दरख्वास्त करते हैं कि आप हमें कॉल करें तो अपने टेलीविज़न की आवाज़, अपने टीवी की आवाज़ जो है वो बिल्कुल बंद कर दीजिए, इसलिए कि हमें आपकी आवाज़ सुनने में काफ़ी मुश्किल होती है। इसलिए आपसे दरख्वास्त है कि बात करते हुए आवाज़ जो है टीवी की वो बंद करते हैं। आपका बहुत शुक्रिया। हमारे पास एक कॉलर है, उनसे बात भी कर लेते हैं। जी अस्सलाम वालेकुम। कौन साहिबा कहाँ से? जी मैं बात कर रही हूँ क्वेटा से बोल रही है। जी सवाल बताइए। जी मुझे नशा बनता है बहुत ज्यादा, मुंह नहीं बनता, जो भी मैं खुराक खाती हूँ खुराक करती नहीं है, कमजोरी बहुत ज्यादा है, टेंशन की भी बहुत ज्यादा कमी है। अच्छा, और मैं अम्मी का भी, मेरी अम्मी को एलर्जी बहुत ज्यादा है, वो बता दें। अम्मी का क्या मसला है? एलर्जी? अम्मी को एलर्जी है, एलर्जी। अच्छा, कौन सी एलर्जी है? जिल्द की एलर्जी है, खांसी नजले की एलर्जी है? जिल्द की एलर्जी है, जिल्द पे बहुत ज्यादा जख्म हो रहा है। अच्छा अच्छा, चलें ठीक है, आपको बताते हैं। आप एक और कॉलर मौजूद हैं, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब। कौन साहिबा कहाँ से? हकीम साहब मैं लाहौर से बात कर रही हूँ, शिमजाती। मैंने, मुझे ना बवासीर है, 2 साल हो गए हैं। मैंने टिब्बे नबवी का नुस्खा 5-6 महीने इस्तेमाल किया है तो सब आराम आ गया, फिर से हो गई है। ब्लड आता है? ब्लड आता है और मौका भी है, बहुत ज्यादा दर्द होता है। अच्छा ठीक है, आपको बताते हैं इंशाल्लाह। हम पास कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम डॉक्टर साहब, मैं सीता से बात कर रही हूँ। कहाँ से बात कर रही हैं? कुलचा से। अच्छा, उम्र कितनी है आपकी? मेरे बाल बहुत ज्यादा गिरते हैं और सफेद भी है। बाल गिरते हैं जी और सफेद भी है। आप हमारा प्रोग्राम देखें इंशाल्लाह। आप कहाँ, कोयटा से बोल रही हैं? जी जी कोयटा से बात कर रही हूँ। चले ठीक है। सबसे पहला सवाल भी कोयटा से ही था और इन्होंने बताया कि इनको बहुत ज़्यादा रेशा उनको आता है। इस सिलसिले में जो सबसे अहम चीज़ है कि एक दो दवाएं आपको बताऊंगा। पहली तो ये है कि आप भुने हुए चने जो है वो तकरीबन आधा किलो ले लें और उसमें 50 ग्राम दखनी मिर्च, जो सफ़ेद मिर्च होती है काली मिर्च की तरह, वो काली है ये सफ़ेद रंग की होती है, ये मंगवा लीजिए 50 ग्राम वो और आधा किलो चने। इन दोनों को अच्छी तरह पीस के इसमें आधा किलो मिश्री मिला लें। अब ये थोड़ी सी दवा में तेज़ी होगी, इसको 1 टेबल स्पून पाउडर सुबह, 1 टेबल स्पून शाम को असर के टाइम पे खाली पेट पीना है। और इसी तरीके से जब आप ये पिया करें तो इसके साथ शहद अगर आपके पास है तो गर्म पानी में शहद डाल के जो है वो आप इसके साथ ले लिया कीजिए। और इसी तरीके से रेशे के लिए जो सबसे उम्दा चीज़ है, कुश्तशीरी भी बड़ी उम्दा चीज़ है कि आप कुश्तशीरी का इस्तेमाल करें। काकड़ सिंगी, कुश्तशीरी 50-50 ग्राम मंगवा लीजिए, इसका पाउडर कर लीजिए। और चूँकि क्वेटा में सर्दी भी आ जाएगी तो इसे आप शहद के साथ लेंगे कि आप इसको आधा चमचा ले लें दोनों पाउडर को, काकड़ सिंगी और कुश्तशीरी और 1 टेबल स्पून शहद, और ये पाउडर आधा चमचा लीजिए, इनको मिलाकर आप लीजिए। इसी तरीके से आज के प्रोग्राम में, चूंकि मेरा बालों का प्रोग्राम था, इसमें मैंने انڈے کا تیل نکالنے کی ترکیب بتائیے. تو انڈے کا تیل آپ محفوظ کر کے رکھ لیجئے اور اسے رات کو سوتے ہوئے اپنی گلے پہ اور سینے پہ جو ہے لگا دیجئے, اور اس کا ایک یا دو قطرے جو ہے بڑے لوگ جو ہے انڈے کا تیل چینی میں ڈال کے پی لیا کریں, اور بچہ ہے تو ایک قطرہ دے تو وہ سردی کے اثر سے بھی محفوظ رہتا ہے گا, کھانسی نزلہ وغیرہ کے لیے یہ بہترین دوا ہوتی ہے. یہاں پر ایک کالر ہے. جی السلام علیکم. وعلیکم السلام حکیم صاحب, میں شاور سے بات کر رہی ہوں. جی کون صاحبہ؟ فوزیا. جی فرمائیے. جی حکیم صاحب, یہ ذہنی پریشانی رہتی ہے, کوئی بات ذہن میں بیٹھ جائے تو پھر وہ نکلتی نہیں ہے. ٹھیک. یادداشت بھی کمزور ہے, بچپن سے ذہنی دباؤ کے شکار ہوں. اچھا, ابھی آپ کی عمر کتنی ہے؟ جی عمر میری 55 سال. ٹھیک ہے, آپ کو بتاتے ہیں, بہت شکریہ. آپ پاس ایک کالر اور موجود ہے. السلام علیکم. جی وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ جی میں پولیس سے بات کر رہی ہوں. مجھے کیسے بخار ہے اور ہر وقت الٹیاں ہوتی ہیں, معدے میں جلن ہوتی ہے, گردن کے حصے کا بہت جلن ہوتی ہے. اچھا, کیسے بخار ہے اس کے لیے؟ چلیں ٹھیک ہے, میں بتاتا ہوں آپ کو انشاءاللہ. آپ پاس کالر موجود ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام, کون کہاں سے؟ جی میں سمیرا بات کر رہی ہوں کراچی سے. جی سمیرا فرمائیے. جی میرا یہ مسئلہ ہے, میرے بال بہت گرتے ہیں اور پتلے بھی ہیں اور ان کی گروتھ بھی نہیں ہوتی. میرے دونوں بہنیں ہیں, ان کا بھی یہی مسئلہ ہے. آپ کی عمر کتنی سمیرا؟ میری عمر ہے 27-28 سال ہے. 27 یا 28, چلیں ٹھیک. جی اور بچے بھی نہیں ہیں. اچھا, کتنا عرصہ ہو گیا شادی کو؟ شادی کو 7 سال ہو گئے اور رپورٹیں بھی سب کلیئر ہیں, میاں کی بھی اور میری بھی. چلیں ٹھیک ہے جناب, آپ کو بہت شکریہ. جی ہمارے پاس ایک کالر موجود ہیں. السلام علیکم. جی السلام علیکم. جی وعلیکم السلام, کون کہاں سے؟ جی میں رینالا سے بات کر رہی ہوں, اور نا مجھے گنٹیا کا مسئلہ ہے جوڑوں کا. اچھا. اور نا میرے جو ایک انگوٹھا بھی میرا نا انگلی مڑا ہوا ہے. ٹھیک ٹھیک ہے, آپ کو بتاتے ہیں انشاءاللہ. ناظرین پشاور سے ہمارے پاس پہلے ایک سوال اور ایک کوئٹہ سے ہی تھا, بال گرتے ہیں. دیکھیں آج کا پروگرام بالوں کے اوپر ہی تھا, رات کو ریپیٹ دیکھ لیجیے گا. آج ہم نے ڈینڈرف کے اوپر اور بال چڑھ کے اوپر جو چیزیں بتائی ہیں, نسخے بتائے ہیں, اس کو آپ استعمال کیجیے. کل کا پروگرام بھی آپ دیکھیے گا, اس میں انشاءاللہ آپ کو ہم نسخے بتائیں گے. کھوپرے کا تیل ہم نے بتایا کہ کھوپرے کا تیل بہت عمدہ چیز ہے, اس کا استعمال آپ کیجئے. اور اسی طریقے سے ناریل یا کھوپرا جسے ہم کہتے ہیں اس کا پانی بھی آپ پیجئے, اور کلونجی ایک ایک چٹکی روزانہ صبح لیجئے. پشاور سے فوزیہ صاحبہ, ذہنی طور پہ انہوں نے بتایا کہ میں ڈپریس رہتی ہوں ڈپریشن کا, اس میں ایک دوا آپ کو بنانی پڑے گی. سب سے پہلے اس میں تخم بابونا ہے 50 گرام, برہمی بوٹی 100 گرام, اسخدوس 100 گرام, یہ تین چیزیں آپ پسوا لیجئے, اور تقریباً آدھا چائے کا چمچہ یعنی کہ 2.5 گرام کے قریب جو ہے آپ اس کو لیں گی, اور اس کو صبح ناشتے سے پہلے دودھ کے ساتھ, اور شام عصر کے ٹائم جو خالی پیٹ ہوتے ہیں اس وقت آپ پانی کے ساتھ لیجیے, اس سے انشاءاللہ فرق پڑے گا. اور اسی طریقے سے روغن کدو جو ہے وہ آپ بازار سے منگوا لیں, روغن کدو بہت اچھا ہوتا ہے گا, اسے آپ سر پہ جو ہے روزانہ لگا لیا کیجیے, اس سے بھی انشاءاللہ ڈپریشن میں بہتری آتی ہے. اور اسی طریقے سے جو 5 تیل جو ہوتے ہیں جس میں روغن کدو بھی ہے, روغن بنفشہ بھی ہے, اور یہ تمام چیزیں, تو اس کو بھی اگر آپ سر پہ لگائیں گے تو اس سے کافی بہتر اثر آئے گا. ایک اور کال تھی, نام پورے طریقے سے نہیں آ سکا. انہوں نے بتایا ہے کہ بخار ہے اور معدے میں جلن رہتی ہے, اس کے لیے بھی آپ ایک نسخہ لکھ لیجئے. تباشیر 100 گرام لے لیجئے, ستے گلو 100 گرام لے لیجئے, چھوٹی الائچی کے دانے 100 گرام لے لیجئے, مصری جو ہے 200 گرام لے لیجئے. ان چاروں چیزوں کو اچھی طریقے سے ملا لیجئے. پرانے بخاروں کے لیے یہ بڑی عمدہ چیز ہے, پیٹ میں جلن کے لیے یہ بڑی عمدہ چیز ہے, اور بچوں کو بھی یہ دے سکتے ہیں 2-2 چٹکی, اور بڑا جو ہے 5-5 گرام صبح شام کا ہے. دوبارہ بتا دیتا ہوں, ستے گلو اس کو لے لیں, تباشیر کو لے لیں اور چھوٹی الائچی کے دانے, تینوں ہم وزن لے کے اس میں ڈبل جو ہے وہ مصری ملا دیئے. 3 مہینے تک یہ نسخے لیجئے, پرانے سے پرانا بخار اور جلن کے لیے یہ بہترین نسخہ ہے. سمیرا صاحبہ کراچی سے, انہوں نے بھی بتایا کہ صاحب 28 سال کی عمر ہے, ان کے بال بہت تیزی سے گر رہے ہیں. بال کے لیے سب سے پہلی چیز تو یہ کہ آپ غذاؤں کی طرف توجہ دیجئے, چٹپٹی چیزیں, تلی ہوئی چیزیں یہ آپ بالکل نہیں لیجئے, اور اسی طریقے سے وٹامن ای کا آپ زیادہ سے زیادہ انٹیک لیں. اس کے لیے سمندری مچھلی, چونکہ آپ کراچی میں بھی رہتی ہیں تو سمندری مچھلی بہت عمدہ رہتی ہے, کہ سمندری مچھلی کم از کم 100 گرام جو ہے صبح کے وقت کھائی جائے تو اس کے استعمال سے بڑا فائدہ ہوتا ہے. اور وٹامن بی والی چیزیں جو ہیں وہ آپ استعمال کریں, دودھ کا آپ استعمال کریں, اور اسی طریقے سے روغن کلونجی اور روغن بیض مرغ یعنی کہ انڈے کا تیل دونوں کو ملا کے وہ آپ بالوں کی جڑوں پہ لگائیے, اس سے انشاءاللہ تعالی آپ کے بال کافی بہتر ہو جائیں گے. ایک اور کال تھی گٹھیا کے بارے میں, انہوں نے بتایا کہ گٹھیا ان کو ہے, اس کے لیے آپ ایک نسخہ لکھ لیجئے. آپ سب سے پہلے کے لیے جو ہے ہلدی لیں گی, ہلدی ثابت لینی ہے, اور ثابت ہلدی جو ہے اس کو آپ سب سے پہلے اصلی گھی میں یا مکھن اگر آپ کو مل جائے تو اس میں پہلے اس کو تل لیجئے, یعنی کہ اس کو بھون لیجئے مکھن میں, اور اس کے بعد اس کو خشک کرنے کے لیے رکھ دیجئے. 1-2 دن میں جب وہ سوکھ جائے تو اس میں آپ کو قسط شیری 100 گرام, سورن جان شیری 100 گرام آپ کو لینا ہے, اور یہ تینوں چیزیں ہلدی 100 گرام جو آپ نے بھون لی, ان تینوں چیزوں کو جو ہے آپ اچھی طریقے سے ملا دیجئے, اور ملانے کے بعد یہ پاؤڈر صبح شام کھائیے. اور اسی طریقے سے طب نبوی میں انجیر کے بارے میں بتایا گیا ہے, اس کے ساتھ پاؤڈر کے روزانہ 3-3 انجیر صبح اور 3 انجیر شام کو آپ کھائیں. اسی طریقے سے آپ کے لیے دودھ بڑا اچھا ہے کہ آپ دودھ جب پیئیں تو 2 گھنٹے بعد کھانے کے پئیں یا خالی پیٹ پئیں. اس میں آپ کو ہلدی ملانا ہے کہ آپ ہلدی صرف اصلی منگوا لیجئے اور دودھ میں گرم دودھ کے اندر جو ہے وہ ہلدی ملائیں, یہ بڑا اچھا رہے گا. اور ایلو ویرا جیل بہت عمدہ چیز ہے کہ ایلو ویرا کا درخت اپنے گھر پہ لگا لیجئے پودا, اور اس کے اندر کا جیل جو ہے آپ کے جہاں جہاں پہ چھوٹے جوڑوں میں درد ہو رہا ہے اس کو آپ لگائیے, اور یہ بڑی عمدہ چیز ہے. اور اگر صبح 1 گرام یعنی کہ چائے کا آدھا چمچہ کھائیں گی بھی تو اس میں انشاءاللہ فرق پڑے گا. یہاں پر ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. جی السلام علیکم, آواز مجھے نہیں آ پا رہی. السلام علیکم. جی السلام علیکم. وعلیکم السلام حکیم صاحب. کون صاحبہ کہاں سے؟ ساجدہ بات کر رہی ہوں کراچی سے. جی فرمائیے. ہاں آواز آ رہی ہے؟ جی جی جی آ رہی ہے, فرمائیے. وہ میری بیٹی کے نا کان میں دانے نکلی ہوئے, ڈاکٹروں سے علاج بہت کروایا لیکن نہیں وہ صحیح ہو رہے. حکیم صاحب اور فون پہ بتانا, ہمارے لائٹ چلی گئی. کان میں اندر کی طرف دانے, انفیکشن ہو گیا ہے؟ ہاں انفیکشن ہو گیا اور دانے بھی ہیں. اچھا اچھا اچھا, چلے ٹھیک ہے, میں آپ کو جواب دیتا ہوں. آپ یہ کیجئے کہ جو نیم جو ہوتا ہے, نیم کے جو پتیاں ہوتی ہیں ان پتیوں کا رس نکالیں, اور اسی طریقے سے لہسن جو ہوتا ہے لہسن کی کلیوں کا رس نکالیں, دونوں کا رس ملا کے اور روئی بھگو دیں, اور جہاں پہ دانے ان جگہوں پہ رکھ دیں. کان کے اندر نہیں ڈالنا, بلکہ روئی آپ بالکل تر کر کے اس کے اندر آپ رکھ دیجئے. یعنی کہ دو چیزیں ہیں, نیم اور لہسن دونوں کا پانی جو ہے وہ آپ اس میں آپ دیکھیں گے انشاءاللہ 2-3 دن میں اس سے فرق پڑے گا. آپ کی کال کا بہت بہت شکریہ. واپس کالر موجود ہیں. تو بنیادی طور پہ جو ہمارا آج کا پروگرام ہے اس میں ہم نے بہت ہی سستے اور بہت ہی کارگر نسخے جو کہ میں سالوں سے بتا بھی رہا ہوں, سالوں سے لوگ استعمال بھی کر رہے ہیں, اس میں لیجئے. اور دیکھیے بالوں کے جو بھی مسائل ہوتے ہیں, بالوں کا جو بھی مسئلہ ہوتا ہے, چاہے بالوں میں ڈینڈرف ہے, بالوں میں بالچر ہو گیا ہے, یہاں تک کہ ایلوپیشیا جسے بالکل گنج ہوتی ہے, اس کے لیے بھی جو یہ نسخے بڑے کارگر ہوتے ہیں. آپ پاس ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. جی یہ ڈراپ ہو گئی کال ہماری. تو तो इसमें जो मैं आपसे अर्ज कर रहा था कि एलोपेशिया भी ऐसा है कि अगर बच्चों को बाद दफ़ा ऐसा होता है कि डॉक्टर्स उसको एलोपेशिया डिक्लेयर कर देते हैं और कहते हैं इसका कोई इलाज नहीं है, लेकिन उसमें यह है कि कुछ चीज़ें अगर खाने में इस्तेमाल की जाएँ, दवा के तौर पर इस्तेमाल की जाएँ, जैसे मैंने तजुर्बे में देखा कि आंवला बड़ी अच्छी चीज़ है कि आंवले का पाउडर अगर खिलाया जाए तो वो उससे भी बाल जो है आना शुरू होते हैं। हाँ भाई कॉलर है जी, अस्सलामुअलैकुम जी। अस्सलाम वालेकुम। वालेकुम सलाम जी। कौन साहिबा कहाँ से? हेलो जी, कौन साहिबा बोल रही हैं, कहाँ से? मैं लाहौर से बात कर रही हूँ जी। मेरी बच्ची के ना गले में दाने, गले के ऊपर यानी के दाने और सर में है, जिस्म में। अच्छा अच्छा। तो वो ना बहुत ज्यादा मेडिसिन ले, लेकिन फर्क नहीं पड़ रहा। मतलब इस जगह पर दाने बाहर की तरफ कह रही है ना? हाँ जी, गले के बाहर है। अच्छा अच्छा जी जी। देखें आपको भी जवाब में। चलें ठीक है जनाब, मैं आपको बताता हूँ। हाँ पास एक कॉलर, उनसे बात कर लेते हैं जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी। सर फरमाइए, अकबर अली साहब फैसलाबाद। सर मेरे ना खाने के बाद ना फौरी ऐसे जैसे पेट में वजन नहीं पड़ जाता, मसाने के ऊपर को, और कमर में दर्द चालू हो जाती है और पेट जो ना ऐसे हार्ड हो जाता है। अच्छा, आपको कब्ज़ तो नहीं रहता? नहीं सर। अच्छा चले ठीक है, आपको जवाब देते हैं। नाज़रीन यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामु अलैकुम व रहमतुल्लाह। अस्सलामु अलैकुम व रहमतुल्लाह। प्रोग्राम हिकमत और सेहत में आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। हमारे पास कॉलर मौजूद हैं, उनसे बात कर लेते हैं जी। अस्सलामु अलैकुम। वालेकुम सलाम जी। कौन कहाँ से? जी मैं पेशावर से कल्चिंग बात कर रही हूँ जी। फरमाइए जी। यकीन साहब, मेरे चेहरे पर ब्लैक और ब्राउन स्पॉट्स है। अच्छा, तिल से हो गए या दाने आपको? नहीं, ब्राउन और ब्लैक स्पॉट्स है। अच्छा सही है, ठीक है जी। यकीन साहब इसके लिए मुझे कुछ बता दे। चलें ठीक है इंशाल्लाह। आपस एक और कॉलर मौजूद है, उनसे बात कर लेते हैं जी। अस्सलाम वालेकुम। वालेकुम सलाम जी। कौन साहिबा कहाँ से? जी मैं शाजिया बात कर रही हूँ। मेरे से? हाथ में डॉक्टर साहब बता रहे हैं कि वीने प्रेस हो गई हैं। प्रेस हो गई है, ठीक जी। तो वो कह रहे हैं कि इसका ना ऑपरेशन होगा, वीने खोलेंगे। डॉक्टर साहब मैं बहुत परेशान हूँ दाएं हाथ की, मेरी उम्र 40 साल है और मेरे पाँव में बहुत खारिश होती है। तो ये आपको किस जगह से बताया, इन जगहों पे बताया या इन जगहों पर? जी भाई घुटने के पास है। आप कह रही हाथों की वेन्स ब्लॉक? हाँ जी, वेन ने हाथों की यानी कि घुटने के पास है ना। तो वो तो पाँव की हो गई ना? नहीं, पाँव में भी खारिश है। नहीं, मेरा सवाल ये कि जो आप वेन्स कह रही हैं ब्लॉक हो गई, उसका ऑपरेशन होना, वो कहाँ की है? हाथ की है? पैर के पास से बिल्कुल। अच्छा, तो वो ऐसा तो नहीं उन्होंने वेरिगोज वेन्स का बताया कि वेरिगोज वेन का एक होता है बीमारी? जैसे मेरे हाथ सोते हैं यानी कि कीड़ियां चलती हैं हाथों में, मैं 5 मिनट भी कोई चीज हैंड में नहीं पकड़ सकती। ठीक है जनाब, जवाब बहुत शुक्रिया आपकी कॉल का। आप पास कॉलर मौजूद है? लाहौर से हमारे पास एक सवाल था, बच्ची को जो है बहुत ज्यादा उम्र में नहीं पूछ सका, लेकिन ये कि इसके लिए आप शरबत उन्नाप बाज़ार से मंगवा लीजिए, उन्नाप का शरबत खुद बना सकती हैं, तो उन्नाप मंगवा के बनवा लीजिए या फिर शरबत उन्नाप बाज़ार से किसी भी कंपनी का ले लीजिए और इसके साथ अरके मुसफ़ी खून, दो चीज़ें मंगवा लीजिए बाज़ार से। अरक जो होता है वो पानी की तरह होगा, उसमें गुले मुंडी वगैरह जो है बड़ी अच्छी तरीके से होती है, सरपू का गुले, या अगर आपको मैं नुस्खा बता देता हूँ, उन्नाप ले लीजिए आप 50 ग्राम, सरपू का जो है वो आप 50 ग्राम ले लीजिए, गुले मुंडी जो है वो 50 ग्राम ले लीजिए और चरायता 25 ग्राम, ताकि कड़वाहट ना आए। इन सब को पानी में उबालिए, उबालने के बाद इसको अरक की सूरत में अगर बच्ची पी ले तो ठीक है, वरना इसमें चीनी मिलाकर इसको दीजिए, इससे इंशाल्लाह इसको बेहतरी आ जाएगी। जहाँ पर दाने हो रहे हैं, जहाँ पर रैशेज हो रहे हैं उस जगह पर, आम टेलकम पाउडर जो घरों में होता है खोपरे के तेल में मिलाकर उसका मरहम सा बना लीजिए, और काफूर आपको मिल जाए तो उसमें थोड़ा सा काफूर डाल दीजिए, उससे भी फ़र्क पड़ता है। और एक मरहम होता है जो हम असली घी, उसमें तकरीबन 50 ग्राम होता है, और इसमें नारियल का तेल जो है 50 ग्राम होता है, और इसका तरीका ये है कि तीसरी चीज़ इसमें मोम होती है, लाल मोम या पीली मोम जो है वो बाज़ार से 50 ग्राम मंगवा के इसको तवे में रख दीजिए तीनों चीज़ों को, और जब ये घुलने लगे तो इसमें तकरीबन 5 ग्राम के करीब काफूर जो है, चूल्हा बंद करके काफूर डाल दें और उसको हिलाते रहें, और वो फिर थोड़ी देर में बिल्कुल सूख सा जाएगा, उसे बोतल में महफूज है। ये बेहतरीन मरहम है एड़ियों के लिए भी, ख़ारिश के लिए भी, उंगलियों के बीच में जो अमूमन सॉक्स वालों को प्रॉब्लम हो जाती है उनके लिए भी ये बेहतरीन चीज़ है। अकबर अली साहब फैसलाबाद से, इन्होंने बताया कि मैदे का मसला है, आप एक चूर्ण बना लीजिए, दार फुलफुल 50 ग्राम ले लीजिए, और इसी तरीके से पिपला मोल जो है वो 50 ग्राम ले लीजिए, और इसी तरीके से तीसरी चीज़ काला नमक, तीन चीज़ें आप ले लें और इनको हम वज़न लेके, और इसे आप सुबह शाम आधा आधा चमचे ने पुदीना और अदरक की चाय जो है उसका इस्तेमाल कीजिए। अकबर अली साहब का मैंने जवाब दिया। यहाँ पर एक कॉलर मौजूद है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम, आवाज़ बंद कीजिए टीवी की जनाब, जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम। कौन साहिबा कहाँ से? जी मैं कोटिया से बात कर रही हूँ, मेरा मसला है कि मेरे दाने पर वो अच्छा, मेरे मुंह पर छाइयाँ भी हैं, और काले तीन में कब के 4-5 साल हो गए, वो ना किसी करीम से खत्म होते हैं ना कुछ, वो एक हकीम ने बताया था कि वो क्या होता है वो खीरा और मूली और लीमू का रस और शहद निकाल के लगाया, वो भी लगाया लेकिन फर्क नहीं पड़ा। ठीक है जनाब, आप लिख लिया, आपको जवाब देते हैं। आप एक कुलसुम साहिबा पेशावर से थी, और इन्होंने बताया कि इनको ब्लैक हेड्स वगैरह हो रहे हैं, इसके लिए आप ये कीजिए कि वैसलीन जो है, लिक्विड वैसलीन जो है अच्छा वाला आता है वो आप ले लीजिए, और उसमें कुस्ते शीरी जो है उसका पाउडर और हब्बुल रिशाद का पाउडर, दोनों पाउडर इसमें मिला के और ये लगाइए, और इसके बाद आप ये करें कि लौकी जो होती है वो बहुत उम्दा दवा है, कि लौकी के छोटे छोटे पीसेस करके और उसको सुबह के वक्त लगाएं, और रात के वक्त आप एलोवेरा लगाएं। एलोवेरा का तरीक़ेकार ये है कि एलोवेरा को मैं वर्स के साथ मिला के मैंने लगवाया तो उससे बड़ा फ़र्क पड़ा। आप एलोवेरा का जेल 10 ग्राम के करीब थोड़ा सा ले लें, और वर्स जो है वो 1 ग्राम जो है वो ज़ाफ़रान की तरह वर्स कहलाती है, तो उसको उसमें मिला के लगाइए। शाजिया साहिबा इन्होंने बताया कि उनके हाथ सो जाते हैं या जो भी है, इसमें आपके कई मसाइल हो सकते हैं, और इसमें जो दर्द के लिए है उसके में ये है कि आप तेल एक बना लीजिए, जिसमें जैतून का तेल आप एक पाव ले लीजिए, उसमें 50 ग्राम लौंगें, 2 अदद जायफल और 4 पत्ते उसके जो वो डाल दीजिए, और तीनों चीज़ों को आप तेल में डाल के खूब कर अच्छी तरीके से वो चीज़ें जब जल, तेज़ पात के जो पत्ते होते हैं इसको तेज़ आग में तीनों चीज़ों को जला लीजिए, और वो तेल महफूज करके रख लीजिए। ये तेल आप जो है जो सो जाता है उसमें लगाएं, और इसी तरीके से आजकल जो है बही आई हुई है, बही जो है वो दिल के लिए बहुत उम्दा चीज़ है, बार दफ़ा जिस्म में ऑक्सीजन की कमी भी हो जाती है, उसके लिए जो है बही या बही का मुरब्बा जो है वो आप सुबह शाम इस्तेमाल कीजिए, इससे काफ़ी बेहतरी आ जाएगी। दही आपके लिए बहुत उम्दा चीज़ है कि 2 टेबल स्पून दही सुबह और 2 टेबल स्पून दही शाम को आप खा लीजिए, इससे काफ़ी बेहतरी आ जाएगी। यहाँ पर एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहिबा बात कर रही हूँ? लाहौर से। जी सुमेरा साहिबा, मेरी बेटी है उसको एलर्जी है, वीट एलर्जी, 8 साल की है वो। अच्छा, तो डॉक्टर ने उसकी गंदम पूरी बंद कर दी हुई है, तो क्या ये सारी जिंदगी ऐसे ही रहेगी या उसका कोई इलाज है तिब्बे नब्बी में? बिल्कुल है, आप को मैं बताता भी हूँ, और वैसे मुझे आप मेरे अभी थोड़ी देर में स्क्रीन में मेरा नंबर आएगा तो आप मुझे बात कर लीजिएगा, तो इंशाल्लाह ताला मैं आपसे इसका बाकायदा, मैंने इलाज किया है अल्हम्दुलिल्लाह और कई लोगों को फ़ायदे हुए हैं। इसमें यह है कि ज़रा 4-5 महीने दवा खानी पड़ती है, वीट एलर्जी सही हो जाती है। बहुत शुक्रिया आपका। कोयटा से हमारे पास इनका भी यही सवाल था कि इनको दाने और झाइयाँ हो जाती हैं, उसके लिए भी मैं आपको बता दूं कि आप एलोवेरा और वर्स दोनों को मिला के और ये आप चेहरे पर लगाइए, झाइयों के लिए बहुत अच्छा चीज़ अच्छी चीज़ है, और वैज़लीन सिर्फ खाली वैज़लीन बड़ी अच्छी चीज़ है कि झाइयों पर वैज़लीन लगाएं, ज़्यादा चीज़ें ना लगाएं, आप सिर्फ वैज़लीन लगाइए। और कब्ज़ के लिए आपके लिए सना मक्की बहुत उम्दा चीज़ है, नुस्खा आप लिख लीजिए, सना मक्की 100 ग्राम, मुलट्ठी 100 ग्राम, सौंफ 200 ग्राम, और इस तीनों चीज़ों को पिसवा लीजिए और इसे रात को सोने से पहले 1 टेबल स्पून गर्म पानी से पीजिए। इससे आपका कब्ज भी सही होगा, पेट भी इसमें आपका सही रहेगा। और इसी तरीके से झाइयों के मुतालिक बताऊं कि झाइयाँ अमूमन ख़वातीन को जो है वो पेट में कीड़े के होने की वजह से भी होती है, तो अगर आप कोई भी ऐसी दवा ले लीजिए जिससे पेट के कीड़े जो है, जिन जिन को चाहिए मैं सब के लिए, या तो स्टूल DR करवा के चेक करवा लीजिए, या फिर आप ये दवा जो है दीदान के नाम से, दीदानी के नाम से, या फिर इंग्लिश मेडिसिन जो कीड़े निकालने की दवा होती है वो आप खा लीजिए, उससे आपके झाइयों का मसला हल हो जाएगा। सुमेरा साहिबा लाहौर से हमारे पास, और इन्होंने बताया कि वीट एलर्जी के लिए मैंने जैसे अर्ज़ किया कि इसका इलाज है, और इसमें जो मैं चीज़ें देता हूँ उसमें तुख्मे रेहान बड़ी उम्दा चीज़ है, तुख्मे कनोचा बड़ी उम्दा चीज़ है, तुख्मे कनोचा, तुख्मे रेहान साबित, अस्पगोल, और इन तीनों चीज़ों को आप जो है तकरीबन 5-5 ग्राम लेके आधा गिलास पानी में डाल दीजिए, और इसका लुआब जो है वो उस बच्चे को जो है पिलाना शुरू कीजिए, इससे काफ़ी बेहतरी आ जाती है। और इसमें गंदम के अंदर कुछ चीज़ें ऐसी होती हैं, तो इसमें ये है कि आप जौ का आटा लेना शुरू कीजिए, जौ और मकई बहुत उम्दा चीज़ है कि जौ और मकई जो है आप इस्तेमाल करवाएं, इसका आटा 50-50% ले लीजिए, और उसको बच्चे को इसकी रोटी चाहे तो इसकी आप दे सकती हैं। आटा के अलावा बेसन बहुत अच्छी चीज़ है कि बेसन भी थोड़ा सा दे सकती हैं, इसमें कोई हरज नहीं है। लेकिन मेरी दवाएं भी आपको, मैं जैसे टेलीफोन नंबर आ रहा है आप बात करेंगे तो इंशाल्लाह ताला इसको हम आपको भिजवा देंगे। हमारे पास एक कॉलर जी, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, कौन कहाँ से? हकीम साहब मैं हीरा बात कर रही हूँ रावलपिंडी से। जी बेटी बोलो। मेरे साथ मसला ये है, मुझे टॉन्सिल हुए हैं और वो काफी सूजे हुए हैं, और मैंने मेडिसिन भी बहुत ली है लेकिन डॉक्टर ऑपरेशन बताते हैं, तो उसकी वजह से मेरे पट्टे बहुत दर्द करते रहते हैं और मेरी नाक भी अक्सर बंद रहती है, मुझे बंद जुकाम का मसला है। एज कितनी बेटी? 32 साल मेरी उम्र है। 32 जी। तो अभी आपके टॉन्सिल ज्यादा बड़े हुए हैं? जी, और वो डॉक्टर कहते हैं उसमें पिस भी पड़ी हुई है और आप ऑपरेशन करवा लें, लेकिन मैं ऑपरेशन नहीं करवा रही। चलो ठीक है, मैं आपको बताता हूँ। भाई कॉलर और है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। हेलो जी, अस्सलाम वालेकुम। वालेकुम सलाम जी, मैं नौरंग से बात कर रही हूँ। आलिया नाजिया जी, मेरी बेटी 12 साल की है, उसकी नाक में हड्डी भी है और गोश्त भी है। अच्छा ठीक है, साइनसाइटिस। और उसके बाल बहुत ज्यादा घुंघरियाले हैं, उससे वो बहुत तंग रहती है, हद से ज्यादा घुंघरियाले हैं। उसके लिए तो आप खोपरे का तेल लगाइए, घुंघरियाले खत्म। जी खोपरे का तेल जी। और मेरा बेटा है 14 साल, उसकी अक्सर नाक भी बंद रहती है और सीने में बलगम भी रहती है। कहाँ से बोल रही हैं आप? जी मैं नौरंग से, KPK नौरंग से। अच्छा, लकी मरवत। अच्छा लक्की मरवत से। हाँ तो उधर मौसम भी थोड़ा सा ठंडा रहता है, आपको जवाब देते हैं, आपका बहुत बहुत शुक्रिया कॉल का। आपस एक कॉलर है, उनसे बात कर ले। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम, मेरे ख्याल से ये चली गई। हीरा साहिबा 32 साल उम्र है, रावलपिंडी से बोल रही थी। बेटी तुम ऐसा करो कि मेरे जो नंबर आ रहे हैं उसमें कॉल करो, मैं कुछ चीज़ें ऐसी जो यहाँ से भिजवा दूंगा उसका आप इस्तेमाल कीजिए। अभी आप फौरी तौर पे ये करें कि अमलतास की फली होती है वो लंबी सी, वो मंगवा लीजिए, उसके अंदर का गूदा तकरीबन इतना सा 5 ग्राम के करीब ले लीजिए। हल्दी जो है वो 5 ग्राम के करीब, साबुत हल्दी मंगवा लो या जो भी है میرا خیال سے ثابوت منگوا لیں, ان دونوں کو ایک گلاس پانی میں خوب ابالی, جب پانی آدھا رہ جائے تو اس میں لاہوری نمک ملا لیں اور اس پانی سے آپ غراری کیجیے فوری طور پہ, ابھی فوراً کریں گھنٹے کے اندر, تو آپ دیکھیں گی کہ جو آپ کے پس ہو رہا ہے وہ پس میں چاہے پیپ ہو یا کچھ بھی ہو وہ بہتر ہونا شروع ہو جائے گا. ہلدی کا یہ خاصہ ہے کہ وہ املتاز کے آپ ساتھ لیں گی تو آپ کے سبسائڈ بھی ہوں گے ٹونسل, اور اس کے سب سے پہلے تو ہمیں انفیکشن ختم کرنا ہے, اس کے لیے ہلدی بہت اچھی, دن میں 4 سے 5 مرتبہ آپ ہلدی اور املتاز اگر نہیں ملتا تو صرف ہلدی کا پاؤڈر سے غرارے کرنا شروع کیجئے, ہلدی اور نمک سے غرارے کرنا شروع کیجئے 4 سے 5 مرتبہ دن میں کیجئے. اور جہاں تک نسخے کا تعلق ہے آپ مجھے کال بھی کر دیجئے گا, لیکن نسخہ بھی میں بتا دیتا ہوں کہ میں جو آپ کو دوائیں دوں گا اس سے آپ کا ناک بھی کھل جائے گا, اس کے لیے ناک میں ڈالنے کے لیے کلونجی کا خالص تیل 2-2 قطرے ڈالنے, گلے کے لیے جو ہے کاکڑ سنگھی بہت عمدہ چیز ہے, شیریں بڑی عمدہ چیز ہے, ان دونوں کو ہم وزن لے کے اور تقریباً 5 گرام دوا صبح 5 گرام دوا شام شہد میں ملا کے آپ کو لینی ہے. اسی طریقے سے اس میں اور خمیرے اور شربت وغیرہ میں دیتا ہوں, جس سے انشاءاللہ 3 مہینے کے اندر ٹونسلز جو ہے بالکل سبسائڈ ہو جاتے ہیں. چھوٹے بچے کئی الحمدللہ ہزاروں کی تعداد میں بہتر ہو جاتے ہیں, بڑوں کے لیے بھی تھوڑی سی محنت کرنی پڑے گی, غرارے زیادہ کرنے پڑیں گے, آپ کا مسئلہ حل ہو جائے گا. نازیہ صاحبہ انہوں نے بتایا سائنوسائٹس کا کہ ناک کی ہڈی بڑی ہوئی ہے, اس کے لیے بھی یہی ہے کہ آپ نے قصے شیری کا استعمال کرنا ہے اور کاکر سنگھی دونوں ہم وزن لے کے 5-5 گرام شہد میں ملا کے لیجیے کلونجی کا خالص تیل. اب میں تیزی سے اس لیے بول رہا ہوں کہ چونکہ ہمارا وقت بھی ختم ہونے والا ہے, تو اس میں کلونجی کا تیل آپ کو لینا ہے اور کلونجی کے تیل کو 2-2 قطرے جو ہے ناک میں ڈال دیجیے, اور میرا ٹیلی فون نمبر آ رہا ہوگا اس میں چاہے تو اس کی اور کیفیت, چونکہ بھی ٹائم کم تھا میں سوال نہیں کر سکا, مجھ سے ڈسکس کر لیجئے گا. آپ سب کا بہت بہت شکریہ, اللہ تعالیٰ آپ سب کا حامی و ناصر ہو, اللہ سب کو شفا عطا فرمائے, میرے لیے اور میری ٹیم کے لیے ضرور دعائیں کیا کیجئے, ہم آپ کے لیے دعا گو ہیں. اپنے میزبان حکیم سید عبد الباسط کو اب دیجئے اجازت. السلام علیکم ورحمۃ اللہ.